دو نمبر کی آیت کریمہ ہے. اللہ سبحانہ و تعالی ارشاد فرماتے ہیں کہ یہ بنو اسرائیل ایسے منتر کو سیکھنے کے پیچھے لگ گئے جو سلیمان علیہ السلام کی حکومت کے زمانے میں شیطان پڑا کرتے تھے اور سلیمان علیہ السلام نے کوئی کفر نہیں کیا تھا. البتہ شیطان لوگوں کو جادو کی تعلیم دے کر کے کفر کرواتے تھے. اسی طریقے سے یہ بنو اسرائیل ایسی چیز کے پیچھے لگ گئے جو بابل شہر میں ہاروت اور ماروت نام کے دو فرشتوں پر اللہ کی طرف سے اتاری گئی تھی. یہ دو فرشتے کسی بھی انسان کو تعلیم دینے سے پہلے یہ کہہ دیتے تھے کہ اللہ نے ہم کو آزمائش اور امتحان کے لیے بھیجا ہے، لہذا تم جادو کے پیچھے لگ کر کے کفر کو اختیار مت کرنا. پھر بھی یہ لوگ ان دونوں فرشتوں سے ایسی چیزیں سیکھتے تھے جس کے ذریعے سے مرد اور اس کی بیوی میں جدائی پیدا کرا دیتے تھے. اور صحیح بات یہ ہے کہ اللہ کی چاہت کے بغیر کوئی نقصان پہنچا نہیں سکتے تھے، مگر وہ ایسی باتیں سیکھتے تھے جو ان کو نقصان دیتی تھی اور فائدہ نہیں دیتی تھی. اور وہ لوگ یہ بھی اچھی طرح جانتے تھے کہ جو آدمی ان چیزوں کو خریدے گا، یعنی سیکھے گا، حاصل کرے گا، آخرت میں اس آدمی کا کوئی حصہ نہیں ہوگا. اور حقیقت بات یہ ہے کہ وہ بہت بری چیز تھی جس کے بدلے میں انہوں نے اپنی جانوں کو بیچ ڈالا. کاش کہ وہ اس بات کو اچھی طریقے سے جان لیتے. یہ 102 نمبر کی آیت ہے اور اس میں اللہ تعالی کی طرف سے کچھ عجیب عجیب باتیں ہم کو بتلائی گئی ہیں. پہلا مضمون تو یہ ہے کہ انسان کو کیا سیکھنا چاہیے، کیا نہیں سیکھنا چاہیے. جس چیز کے ذریعے سے، جس ایجوکیشن کے ذریعے سے، جس تعلیم کے ذریعے سے، جس نالج اور علم کے ذریعے سے انسان کو دنیا میں فائدہ ہو، آخرت کے اندر فائدہ ہو، وہ نالج، وہ ایجوکیشن، وہ تعلیم انسان کو لینی چاہیے. یعنی جس ایجوکیشن اور نالج کے ذریعے سے انسان اپنے اللہ کو راضی کر سکے، ایسی تعلیم اور ایجوکیشن انسان کو لینا چاہیے جس تعلیم ایجوکیشن سے نالج سے شکشن سے اللہ تعالی ناراض ہو جائے ایسی تعلیم انسان کو نہیں لینی چاہیے. دوسرا پوائنٹ سمجھو, جس ایجوکیشن سے جس تعلیم سے انسان دوسروں کو فائدہ پہنچا سکے, دوسروں کی خدمت کر سکے, دوسروں کو راحت دے سکے, دوسروں کی سیوا کر سکے, وہ تعلیم وہ نالج وہ ایجوکیشن وہ شکشن انسان کو لینا چاہیے. اور جس تعلیم اور ایجوکیشن کے ذریعے دوسروں کو تکلیف دے, دوسروں کو پریشان کرے, دوسروں کی جیب کاٹنے کا کام کرے, محض پیسے کمانا لوگوں کو لوٹنے کا مقصد ہو, ایسی تعلیم ایسا ایجوکیشن ایسا شکشن انسان کو نہیں لینا چاہیے. خلاصہ یہ ہوا کہ ایسی چیز سیکھو ایسی تعلیم لو جس سے اللہ بھی راضی ہو جائے اور اللہ کے بندوں کو راحت پہنچے. کسی بھی انسان کو تکلیف ہو پریشانی ہو ایسی چیز انسان کو سیکھنی نہیں چاہیے. میں آپ سے کہوں آج دنیا کے اندر بہت سارے ایجوکیشن شکشن تعلیم ایسی ہو کہ جس کو انسان سیکھتا ہے محض پیسے کمانے کے واسطے. آج کوئی آدمی ڈاکٹر بننا چاہے 40-40 لاکھ روپے تو ایڈمیشن کا ڈونیشن دینا پڑتا ہے, پھر اس کی تعلیم کا خرچہ ٹیوشن کا خرچہ بکس کا چوپڑیوں کا خرچہ ہاسٹل کا خرچہ. اب لاکھوں روپے خرچ کر کے جو آدمی ڈاکٹر بنا بتاؤ وہ انسان لوگوں کی خدمت کرے گا یا لوگوں کی جیب خالی کروائے گا؟ پھر آج ہوتا کیا ہے, ایک ڈاکٹر کے پاس آپ جاؤ وہ 50 چیک اپ لکھیں گے, خون چیک کراؤ پیشاب چیک کراؤ ایکس رے کراؤ یہ کراؤ وہ کراؤ, سب کے دھندے چلنے چاہیے, لیبوریٹری والوں کا بھی مشین خریدنے والوں کا بھی سب کے دھندے چلنے چاہیے. ایک دنیا کمانے کا لوگوں کی جیب خالی کرنے کا آج اس کو ذریعہ بنا رکھا ہے لوگوں نے. خدمت نہیں رہی سیوا نہیں رہی بلکہ اس میں لوگوں کی لوٹ ہوتی ہے. آج چھوٹی چھوٹی بیماریوں میں ہزاروں روپے کے بل ہو جاتے ہیں, غریب انسان بیچارہ پریشان ہو جاتا ہے. تو یہ اسلام نے قرآن نے پہلی تعلیم ہم کو دی کہ ایسا ایجوکیشن ایسا نالج ایسی تعلیم لو جس کے ذریعے سے تم لوگوں کو فائدہ پہنچا سکو کسی کو نقصان نہیں پہنچا. ایک زمانہ ایسا تھا دنیا کے اندر اور آج بھی ہے ہمارے ملکوں کے اندر, تو یہ چیز छुप छुप के होती है या कम होती है, लेकिन दुनिया के बहुत से मुल्क है, कंट्रीज है, जहां पर ये चीज खुल्लम खुल्ली सिखाई जाती है, और वो है जादू, मैजिक, जिसको सहर कहते हैं, उसका सीखना और सिखाना। आज दुनिया के अंदर बहुत से लोग ऐसे हैं, मर्द भी औरतें भी, जो मेहनत करके, कोशिश करके बाकायदा जादू को सीखते हैं, दूसरों को सिखलाते हैं। और जैसा मैंने कहा कि हमारे हिंदुस्तान के अंदर तो ये जादू सीखना सिखाना छुप छुप के होता है या पर्सनली होता है, लेकिन आज दुनिया में कुछ देश ऐसे हैं, मुल्क ऐसे हैं कि जहां बाकायदा उसको टॉपिक और फन के तौर पर सीखा सिखाया जाता है। एक जमाना था जब अल्लाह के नबी हजरत सुलेमान अलैहि सलात व सलाम दुनिया में थे। हजरत सुलेमान अलैहि सलाम ये वो खुश नसीब इंसान है कि अल्लाह ने उनको नबी भी बनाया था और बादशाह भी बनाया था। और बादशाह भी कैसे, पूरी दुनिया पर लंबी चौड़ी अल्लाह ने उनको हुकूमत अता फरमाई थी, और हुकूमत भी ऐसी जो किसी को नसीब नहीं हुई। इंसानों के बादशाह है, इंसानों पे हुकूमत करते थे, जिन्नातों के ऊपर हुकूमत करते थे, उनके भी बादशाह थे। ये पूरी मस्जिद अक्सा पैलेस्टाइन में जो है उसका बहुत बड़ा हिस्सा हजरत सुलेमान अलैहिस्सलाम ने जिन्नातों के पास बनवाया था। जंगल के जानवरों पर भी उनकी हुकूमत थी, हवा में उड़ने वाले परिंदों के ऊपर भी उनकी हुकूमत थी। और अल्लाह ताला ने ये चलने वाली हवा उसको भी उनके ताबे बना दिया था। कैसी अजीब हुकूमत, अंदाजा लगाओ, इंसानों पर, जिन्नातों पर, जानवरों पर, उड़ने वाले परिंदों पर, और हवा भी उनके हुक्म से चलती थी। उन्होंने दुआ मांगी थी अल्लाह से, वो दुआ भी कुरान में है, आदर रोकनी वहादनी मुनकल्लायदा, ए मेरे रब, तू मुझको ऐसी हुकूमत दे दे जो मेरे बाद किसी को नसीब नहीं हो, ऐसी हुकूमत अता करना। अल्लाह ने अपने नबी की यह दुआ कबूल फरमा दी। और अजीब हुकूमत अल्लाह ने दे दी। आज हम एरोप्लेन में बैठते हैं, विमान में बैठते हैं, तो जैसे एरोप्लेन ऊंचे उड़ता है, हमारा दिमाग भी ऊंचे उड़ने लग जाता है। और आज के जमाने में साइंस ने, टेक्नोलॉजी ने कितनी तरक्की की, इतनी प्रगति की, लेकिन अभी तक ऐसा प्लेन बना है कि जिसमें 800 आदमी सवार हो रहे हैं। अभी जो लेटेस्ट जंबो मॉडल जो मार्केट में आया, 800 आदमी एक साथ उड़ सके हवा में, और उसके अंदर बेडरूम भी बनाए होटल की तरह छोटे छोटे। लेकिन सुलेमान अलैहिस्सलाम को अल्लाह ताला ने जो तख्त अता फरमाया था, ऐसा तख्त था कि हजारों इंसान उसके ऊपर बैठते थे, बड़े बड़े जिन्नात बैठते थे, और हजारों इंसान को लेकर के हजरत सुलेमान अलैहिस्सलाम हवा को ऑर्डर करते थे और पूरा तख्त हवा के अंदर उड़ता था हजारों इंसानों के साथ। ऐसी अजीब हुकूमत कि हवा भी उनको लेकर के उड़े और जिन्नातों से बड़े बड़े काम करवाते थे। या मलून लहु मा यशाहु मिन महारूब व तमासीन व जिफान कल जवाब व खुदूल आसियात। ए मलून आल दाऊद शुक्रा وقليل من عباد الشكور بڑے بڑے کلیلے بنواتے تھے سلیمان علیہ السلام جناتوں سے۔ آج بھی اگر آپ سوچو کہ اونچے اونچے پہاڑوں کے اوپر بڑے بڑے کلیلے بنے ہوتے ہیں تو سینکڑوں برس پہلے بنے۔ आज टेक्नोलॉजी के जमाने में इतने सारे पत्थर, इतने बड़े बड़े पत्थर, इतना सारा मटेरियल इतनी ऊंचाई पे ले जाना मुश्किल, तो सैकड़ों बरस पहले कैसे बनाए होंगे। तो हमारे मरहूम वालिद साहब अल्लाह उनकी खबर को नूर से मनोवर करना, बड़े ऊंचे आलिम थे, फरमाया करते थे कि मेरा तो ये ख्याल है कि ये जो बड़े बड़े किले हैं ऊंचे ऊंचे पहाड़ों पर, तो क्या सुलेमान अलैहिस्सलाम के जमाने में ये जिन्नातों के जरिए से बनवाए गए होंगे। तो जिन्नात बड़े पत्थरों को ऊपर ले गए और इनसे किले बनवाए गए। और इतना तो कुरान में है कि बड़े बड़े किले जिन्नातों के पास सुलेमान अलैहिस्सलाम बनवाते थे, बड़ी बड़ी डेगे बनवाते थे पत्थरों की, चट्टान खोद खोद करके। अजीब हुकूमत अल्लाह ने दी थी, परिंदों से बात करते थे, उड़ने वाले परिंदों से, कुरान के अंदर है। एक दिन हाजिरी का रजिस्टर लेके हाजिरी लेने बैठे तो लश्कर की अलग अलग डिवीजन होती है, विंग्स होती है, तो उसमें परिंदों का जो डिवीजन था उनकी आर्मी में, उसकी हाजिरी ली सुलेमान अलैहिस्सलाम ने। तो एक परिंदा गैर हाजिर था, सारे परिंदे मौजूद, जिसका नाम था हुदहुद। अल्हम्दुलिल्लाह मैंने हुदहुद परिंदा देखा है, अजीब अल्लाह ने उसको सलाहियत दी है, छोटा सा परिंदा, लेकिन जमीन के अंदर पानी कहां है कुएं का, वो कुदरती अल्लाह ताला ने उसको सलाहियत दी है कि वो पहचान लेता है। और उसको पालते हैं जैसे तोता पालते हैं, और वो आते हैं महलों में, पहले आया करते थे, और कुछ जादूगर किस्म के लोग जो पत्ते डाले फिर तोता एक उठाए और फिर उससे वो भविष्य सुनावे, सब फोकस बातें होती थी। بناوٹی باتیں. تو یہ ہدہد پرندہ کچھ زمین پہ ایسا نشان کر دیتا ہے کہ یہاں پانی ہے. عجیب یہ پرندہ ہے, چھوٹا سا, لمبی چونچ ہوتی ہے اس کی. حضرت سلیمان علیہ السلام کنویں تو کھدواتے تھے جناتوں سے, لیکن کہاں پانی ہے ایگزیکٹ معلوم کرنے کے لیے ہدہد کو کام سونپتے تھے کہ بتاؤ کہاں پانی ہے. اب ہدہد پرندہ بتاتا ہے, پھر سلیمان علیہ السلام جناتوں کو آرڈر کرتے ہیں یہاں کھودو, ایگزیکٹ وہاں پانی نکلتا تھا. تو ایک دن آپ نے پرندوں کی ونگز کی حاضری لی تو ہدہد غیر حاضر, تو اللہ کے نبی غصے میں آ گئے کہ اس کو آنے دو, بغیر چھٹی کے وہ گیا کہاں, میں سخت سزا دوں گا, اس کو ذبح کر کے قتل کر دوں گا. یا یہ کہ اپنی غیر حاضری کی کوئی صحیح صحیح بات بتلاوے, پکی بات بتلاوے کہ میں غیر حاضر کیوں ہوں, خالی بناوٹ میں. فما کس غیر بعید, تھوڑی دیر میں آ گیا ہدہد اور اس نے اپنی غیر حاضری کی وجہ بتلا. فقال احط بما لم تحط به وجئتك من سبع بنبع يقين اني وجدت امراه تملكهم. حضرت اطمینان سے میری بات سنی, میں غیر حاضر کیوں تھا, میں ایک ایسی خبر لایا ہوں جو آپ کو بھی معلوم نہیں ہے. احط بما لم تحط به, ہدہد جیسے پرندے کو بھی معلوم تھا کہ اللہ کے نبی کو سب غیب کی خبر ہوتی نہیں ہے. اللہ جتنا بتلا ہے بس اتنا معلوم ہے, کہ حضرت ایک خبر لایا ہوں آپ کو بھی نہیں معلوم. کہ میں اڑتے اڑتے گیا تھا یمن کے اندر سبا علاقے میں, ایک شہر میں گیا تھا, وہاں جا کے دیکھا تو ایک عورت وہاں رانی ہے, پورے ملک کو چلاتی. پھر آگے لمبا قصہ ہے جو پہلے سورہ سبا کے اندر آپ کو سنایا تھا, بھول گئے ہو تو سیڑھی لے کے سن لینا. حضرت سلیمان علیہ السلام نے بات کی اس پرندے سے, ڈائریکٹ لائیو بات چیت ہو رہی ہے, اللہ نے ان کو یہ قدرت دی تھی. ایک مرتبہ آپ نے چیوٹی سے, کیڑی سے بات کی. یہ سب کہانیاں نہیں, قرآن کی باتیں سنا رہا ہوں, انکار کرنے پر ایمان ختم ہو جاتا ہے. چیوٹی سے بات کی, لشکر لے کے نکلے. تو یہ جو چیوٹیاں کیڑیاں ہوتی ہیں اس میں ایک بڑی چیوٹی ہوتی ہے جو رانی چیوٹی کہلاتی ہے, وہ اعلان کر رہی ہے قالت نملتی یا ایہا النمل ادخلوا مساکنکم لا یأتمنکم سلیمان وجنوده وهم لا یشعرون. جب حضرت کا لشکر دیکھا تو چیوٹیوں کی جو رانی ہوتی ہے وہ اعلان کر رہی جلدی جلدی بھاگو یہاں سے, اپنے بل میں سوراخ میں گھس جاؤ, سلیمان علیہ السلام کا لشکر آ رہا ہے, ان کو پتا نہیں چلے گا تم چھوٹے چھوٹی چیونٹیوں ہو تو تم کو پیس ڈالیں گے بے خبری کے اندر. حضرت سلیمان علیہ السلام نے اس کی بات سن اور ہنسنے لگے. فتبسم ضاحکا من قولها, اس کی بات سن کے ہنسے سلیمان علیہ السلام, اور پہلے تو اللہ کا شکر ادا کیا کہ مالک تیرا کرم ہے کہ یہ چیوٹی کیا بولتی ہے وہ تم نے مجھے سمجھا دیا, یہ تم نے مجھے سکھلایا. تو اللہ نے عجیب حکومت دی تھی حضرت سلیمان علیہ السلام کو، جانوروں پر، پرندوں پر، جناتوں پر، ہر ایک چیز پر. اب ان یہودیوں نے، فتنوں نے بات چلانا شروع کر دی کہ حضرت سلیمان علیہ السلام کی اتنی بڑی جو حکومت ہے وہ جادو کے ذریعے سے چلتی ہے. نعوذ باللہ، اللہ کے نبی جادوگر ہے اور جادو کے ذریعے سے اتنی بڑی حکومت چلاتے ہیں. تو سارے جنات ان کے تابع ہیں جادو سے، تمام پرندے ان کے قبضے میں ہیں جادو سے، تمام جانور ان کے قابو میں ہیں جادو سے، ہوا جو ان کے حکم سے چلتی ہے پتہ جادو سے، سب چیزیں جادو سے ہوتی ہیں. یہ غلط بات چلائی اللہ کے نبی کے بارے میں. اور پھر ان یہودی بدماشوں نے یوں کیا کہ اے لوگوں، تم بھی جادو سیکھو، اگر تم کو حکومت چاہیے تو تم بھی جادو سیکھو. لوگوں کو غلط راستے کے اوپر ڈال رہے کہ سلیمان کی حکومت جادو سے چلتی ہے، تم کو حکومت چاہیے تو تم بھی جادو سیکھو. یہ بات لوگوں میں چلانا چالو کیا ہے. اللہ کے نبی کو جادوگر بتلایا ہے. اللہ کے نبی کو اللہ نے جو علم دیا تھا اس کو انہوں نے جادو بتلایا. اور یہ کوئی نئی چیز نہیں، میرے اور آپ کے آقا تاجدار مدینہ حضرت محمد رسول اللہ صلی اللہ علیہ وسلم کو بھی مکہ کے ظالموں نے جادوگر کہا ہے کہ یہ نبی جادوگر ہے. خود کہنے آئے کہ کوئی معجزہ بتاؤ، کوئی چمتکار بتاؤ، ایمان لے آئیں گے. تو حضور نے چاند کی طرف اشارہ فرمایا، دو ٹکڑے ہو گئے چاند کے، بیچ میں صرف کٹنگ نہیں ہوئی، دور دور ایک ٹکڑا ادھر ایک ٹکڑا ادھر، دور دور. تو مکہ کے مشرک کافر کہنے لگے کہ اس نبی نے ہماری آنکھوں پہ جادو کر دیا جس سے ہم کو یہ چاند کے دو ٹکڑے نظر آ رہے ہیں. حضور کو بھی جادوگر کہا انہوں نے. پھر یہ یہودی ایک قدم اور آگے چلے اور نعوذ باللہ، نعوذ باللہ ہم زبان پہ نہیں لا سکتے، کہنے لگے کہ حضرت سلیمان علیہ السلام کو زندگی کے آخری زمانے میں بت پرستی میں لگ گئے تھے، مورتی پوجا کرتے تھے. اور نعوذ باللہ حضرت سلیمان علیہ السلام مرتد ہو گئے تھے، ایمان سے نکل گئے تھے. اللہ کے نبی کے لیے یہ باتیں انہوں نے چلائی. آج تک یہ بات بائبل میں لکھی ہوئی ہے حضرت سلیمان علیہ السلام کے بارے میں کہ وہ ایمان سے نعوذ باللہ نکل گئے تھے، مرتد ہو گئے تھے، نعوذ باللہ وہ بت پرستی کا کام کرتے تھے. کیسی گندی بات اللہ کے نبی کے لیے. اسی لیے اللہ تعالیٰ نے پہلی آیت میں فرمایا کہ وَاتَّبَعُوا مَا تَتْلُو الشَّيَاطِينُ عَلَى مُلْكِ سُلَيْمَانَ، کہ سیکھنا چاہیے اللہ کی کتاب کو، قرآن کو، اللہ کی اتاری ہوئی مبارک چیزوں کو، لیکن ان یہودیوں نے جادو سیکھنا شروع کیا. وَمَا كَفَرَ سُلَيْمَانَ، اللہ کے نبی سلیمان نے جادو نہیں پڑھا، कोई मंत्र उनको नहीं आता था और वो काफिर भी नहीं बने, पूरी जिंदगी ईमान पर रहे और ईमान के साथ दुनिया से गए। नबी की तो शान ये होती है कि नबी का ऐलान करने से पहले भी कभी शिर्क नहीं करते। बहुत से इंसान पहले काफिर थे, मुशरिक थे, बाद में ईमान लाके सहाबी बन गए, लेकिन अल्लाह के जितने पैगंबर है, जितने नबी है, हमारा ईमान है, हमारा अकीदा है कि जब से नबी बनाए गए उससे पहले भी कभी उन्होंने कुफर शिर्क का काम नहीं किया। अल्लाह अपने पैगंबरों को पैदाइश से बचा के रखते हैं। तो अल्लाह ताला ने फरमाया वमा कफर सुलेमान, सुलेमान ने कोई कुफर नहीं किया, कोई जादू का मंत्र नहीं पड़ा। फिर ये जादू आया कैसे और जादू की शुरुआत कैसे हुई, जादू फैला कैसे, वो अल्लाह ने पूरी बात आगे वाली आयतों में समझाई है इंशाल्लाह आगे मजलिस के अंदर। किसी ने सवाल किया है कि अगर कोई बालिग मर्द इस्लाम में दाखिल होवे तो उसकी खतना कराना जरूरी है? जरूरी है। बहुत बुढ़ा आदमी ईमान लावे और खतना कराने से जान का खतरा हो रहा है तो ऐसी सूरत के अंदर उसके लिए कुछ छुट्टी मिल सकती है? मोबाइल के मेमोरी कार्ड के अंदर पूरा कुरान अगर है ऐसा कि जिसको हम देख के पढ़ सकते हैं तो उस मोबाइल को लेकर बैतुल खला में जा सकते हैं? अगर स्क्रीन के ऊपर कुरान चालू भी हो, ऑफ पोजिशन में हो, या एक चालू है लेकिन स्क्रीन पे कुरान नहीं हो तो उसको लेकर जा सकते हैं? ब्याज की रकम गरीब मुसलमान को दे सकते हैं जो जकात का हकदार हो, सवाब की नीयत के बगैर, और गरीब गैर मुस्लिम को देना हो तो उसका हीला करके दे सकते हैं, बगैर हीले के भी दे सकते हैं। सार्वजनिक काम के अंदर भी इस्तेमाल नहीं कर सकते। मेरे हजरत मुफ्ती महमूद हसन गंगोजी रहमतुल्लाह अलैह का यही फतवा है। ये सवाल समझ में नहीं आया कि कुर्बानी की रकम ऑपरेशन के अंदर दे सकते हैं कि नहीं दे सकते, क्या मतलब उसका? कुर्बानी अलग वाजिब है और ऑपरेशन के लिए रकम देनी हो तो उसका अलग से इंतजाम करो। एसएमसी का पानी कभी कभी गंदा आता है, दिखने में तो साफ दिखता है लेकिन अंदर से बदबू आती है, तो ऐसे पानी से वुजू और गुसल नहीं करना चाहिए। बाज लोग नमाज बा जमात के अंदर कुछ ऐसा करते हैं कि पेशानी आगे आगे वाले का कुर्ता या पठानी का, वो पठानी सूट पहना हो तो उसका कुछ हिस्सा, नमाजी की पेशानी के नीचे आ जाता है। फिर जब आगे वाला नमाजी भाई सजदे में जाता है तो पीछे वाले नमाजी के सर से निकल करके वो घिसकता है। तो मतलब यही कि भाई आप कुर्ता वगैरह जो हम पहनते हैं तो रुकू सिजदे के अंदर जाते वक्त पर उसका थोड़ा ख्याल रखें। ऐसे तो अगर आप सीधे सुन्नत तरीके से जाएंगे तो बहुत कम उड़ करके पीछे की तरफ जाता है, लेकिन अगर चला भी गया तो पीछे वाले को भी जो है जरा इमाम साहब जब अल्लाह अकबर कहे तब इमाम साहब के अल्लाह अकबर के साथ सर उठा लेना चाहिए। वो देर तक अपना सर नीचे रख नीचे ताकि आगे वाले का कुर्ता बिचारे का फट फूट जाए। बिल्कुल हमारे यहाँ जाबा बाजार की मस्जिद में मगरब को मजलिस में आए वहां जाबे में किसी को मिलने गए तो ऐसा ही हो कुर्ता फट गया और ज्यादा ही फट गया तो उधर अल्लाह ताला की शान देखो, अल्लाह की मदद। जो इस तरफ जो आदमी था उसने कुर्ता फाड़ा, इधर जो कोई बेचारा मर्जी था नमाज में और अभी पहचान वाला निकला, मैं तो जानता भी नहीं। उसने नमाज के बाद फौरन कहा अगर जरा चलो जल्दी मेरी दुकान में, मैं अभी आपका कुर्ता ठीक कर देता। तो बेचारा ले गया दुकान में और दुकान में बिठा के कुर्ता निकाला और फौरन बेचारे ने फटाफट सी लिया। तो ऐसा होता है बाज मरतबा फट तक जाता है। हज के सफर में जाते वक्त औरत हाथ और पैरों में मेहंदी लगा के जा सकती है? भाई क्या जरूरत है कि सफर हज में मेहंदी लगा करके जा रहे, क्या जरूरत है? वहां कोई दुल्हन बन के दिखाने जाना है किसी को? अगर जरा मरा थोड़ी मोड़ी लगा लू कि भाई ये औरत का हाथ है बस इतनी पहचान हो सके तो उसकी तो कोई गुंजाइश है, लेकिन बाकायदा उसको डिजाइनिंग के साथ और एहतमाम के साथ ये ठीक काम नहीं है। हमारे यहाँ रिवाज है कि हज में जाने से पहले हाजी लोग लोगों से मुलाकात करने जाते हैं और लोग हाजियों को मिलने जाते हैं और हदियों में रुपये भी दिए जाते हैं। तो देखो भाई हदिया देना सुन्नत है उसमें कोई शक नहीं है, लेकिन ये है कि हाजी लोगों को इस नीयत से हदिया देवे कि भाई हाजी साहब ने जब हम हज में गए तो तब दिया था इसीलिए अब हमको देना पड़ेगा, या कि हम अभी देंगे तो हाजी साहब हजने से आते वक्त हमारे लिए वहां से कुछ लेके आएंगे। ये तो हदिया नहीं, ये तो व्यापार हुआ। ये हदिया की जो है शरीयत में गुंजाइश नहीं है। बाकी हदिया हदिया की नीयत से सुन्नत तरीके से, उसमें हाजी की क्या खसूसियत? आपस में एक दूसरे को दो। हदीस में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया हदिया करो उसकी बरकत से मोहब्बत बढ़ेगी। हदिया देना सुन्नत भी है, दो खूब दो, लेकिन स्पेशल इसी मौके के ऊपर और ये नियत से कि उसने दिया था इसलिए हम दे रहे, या ये कि अभी हाजी साहब को दो ताकि वो बेचारा वहां से हमारे लिए लाए, ये गलत तरीका है। मैं आपको सही बात बताऊं, अल्लाह के घर में बैठ करके मक्के मुकर्रमा में हरम शरीफ में एक नौजवान अपनी बीवी के साथ मुझे मिला, मेरा बचपन का दोस्त। उसने मुझे काफी देर तक इधर उधर की बातें हुई थी, मुझे धीरे से कहा कि मुफ्ती साहब कुछ कर्ज की जरूरत पड़े तो आपके पास इंतजाम हो जाएगा। मैंने कहा क्यों भाई? तो कहा मेरे पास 5,000 रियाल बचे हैं, बाकी ज्यादा नहीं है। ये 10 साल पहले की बात कर रहा हूं, तो उस जमाने के अंदर तो इतने रियाल में तो मेरा मुस्तकिल पूरा हज हो जाता था। तो मैंने उसको कहा कि 5,000 रियाल बचे हैं, फिर भी तो कह रहा है कि कर्ज की जरूरत पड़ेगी। हज भी हो गया था, कुर्बानी भी हो गई, सब हो गया। तो उसने बेचारे ने मुझे जो बात कही होगी कि जितने जितने रिश्तेदारों ने मुझे यहाँ आते वक्त पर 5,000 या उससे ज्यादा का हदिया दिया था, उन सब के लिए मुझे सोने की कोई एक एक चीज ले जानी है। अब उसकी लिस्ट के लिए मुझे कुछ कर्ज की रकम की जरूरत पड़ेगी, देखो आप सोच लो, अभी रिटायर नहीं हुआ तो और क्या हुआ। एक और कुछ साथी लोग वहां मदीने मुनव्वरा में मिलने के लिए आए, ये खेड़ा डिस्ट्रिक्ट की तरफ के तो सब हमारे ताल्लुक वाले, उसमें से बाज लोगों ने मुझे बात बताई कि हज तो हमारे ऊपर 3-4 साल से फर्ज हो गई थी, लेकिन इस साल इसलिए हज करने आए कि हज के जितने पैसे तो थे हमारे पास, लेकिन शॉपिंग करके खरीदी करके लोगों को हदियों में देने पड़ते, उसके पैसों का इंतजाम नहीं था। वो जब हुआ तो हम अब हज के अंदर आए। अब बोलो कि फर्ज अदा करने के अंदर इतनी ताखीर हुई महज हदियों की रस्म की वजह से। अगर इस दरमियान वो बेचारा मर जाता तो हज फर्ज छोड़ने का गुनहगार होकर मरता। ये निजाम बंद करो, खत्म करो हदियों के चक्कर। हाजी साहब वहां से सिर्फ खजूर और पानी लाए, मैं तो कहता हूं तस्बीहें भी मत लाओ। अब लोगों के घरों में इतनी तस्बीह और इतने मुसल्ले हैं कि वो तस्बीह पढ़े ना मुसल्ले पे नमाज पढ़े उसकी दुआ करके आओ। सबके घरों में डब्बों में भरी हुई तस्बीहां हैं इसका, और मुसल्ले की भी कोई कमी नहीं। वो भी मतलब अपने 100-100 रुपये मुसल्ले मिलते हैं यहां पर, क्या जरूरत उसको भी लाने। जमजम और खजूर लाने की चीज है वो, और जो चीज हम लाते हो तो आप लाने वाले हो नहीं। बहुत सी अरबी की किताबें ऐसी है जो हिंदुस्तान में मिलती है, वो सऊदी में, लबनान में, बेरूत में, सीरिया में छपती है, वहां मार्केटों में आती है। हमारे लगेज के अंदर किताबें इतनी होती, दूसरी कोई चीज लाने का मौका ही नहीं मिलता। तो ऐसी कोई चीज आप लाओ तो शौक से लाओ, बल्कि हम तो वहां ढूंढते जान पहचान वालों को कि दो चाचा किताबें लावे हमारी उठा करके। तो ये सब सिस्टम खत्म करो। अब खरीदी बहुत होती है तो फिर लगेज का प्रॉब्लम, कितने मसले होते। सीधा सीधा हाजी लोग आओ, जमजम खजूर पेश कर देंगे, बात छुट्टी। क्या हज में जाने से पहले लोगों से माफी साफी करना जरूरी है? कर लेना चाहिए हर तरह की माफी साफी। किसी को पैसे देने बाकी हो वो चुका दो, किसी का हक अदा करना बाकी हो वो चुका दो, किसी को तकलीफ पहुंचा दी है तो वो माफी साफी कर लो, कर लो। हजरत ने फजाइल हज के शुरू में पूरी बातें लिखी है। ऐसे तो मुसलमान को अपने जिम्मे में किसी का कोई हक बाकी नहीं रखना चाहिए। पता नहीं कब मौत आ जाए, क्या भरोसा जिंदगी का। इसीलिए हदीस में आता है कि किसी का कोई हक तुम्हारे जिम्मे बाकी हो तो फौरन उसको लिख लो, बगैर लिखे हुए तुम्हारी रातें गुजरनी नहीं चाहिए, वरना इस हाल में मौत आ गई तो अल्लाह के मामला बहुत खतरनाक होगा। इसलिए ऐसे तो मामला में हमेशा साफ और सुथरे रहना चाहिए। नमाज के लिए घर से वजू करके आओगे तो इंशाल्लाह सवाब ज्यादा हो जाएगा। ये किसी ने 7 चीजें रोजी की और 7 चीजें गरीबी के आने की सब लिखी हुई है, तो उसको वहां बोर्ड पे लगा देना सब पढ़ लो। हो सकता है कि उसके अंदर तमाम चीजें सही ना हो, इसलिए मैं पढ़ के सुनाना मुनासिब नहीं समझता हूं उसको। जैसे मिसाल के तौर पर इसमें लिखा है कि मुंह से चिराग बुझाने से घर में गरीबी आती है, दांत से नाखून काटने से घर में गरीबी आती है, कौन सी हदीस में ऐसी सब चीजें लिखी हुई, इसलिए मैं नहीं सुनाऊंगा उसको। कोई हवाला रेफरेंस तो लिखा नहीं कौन सी किताब से लिख के लाए। दुरुस्त शरीफ पढ़ो। भाई आज कुछ ऐसे हादसात हुए हैं, हम उनके लिए दुआएं मकफूरत करते हैं। एक तो इंग्लैंड के अंदर एक بہت بڑے عالم دین، بہت بڑے اللہ کے ولی حضرت مولانا ایوب صاحب ماتھری والے، جو حضرت شاہ حسین اللہ صاحب جلال آبادی رحمۃ اللہ علیہ کے خلیفہ تھے، بڑے بزرگ آدمی تھے. آج رات میں 2 بجے وہاں ان کا انگلینڈ میں انتقال ہو رہا ہے، ان کے لیے تو دعائیں مغفرت کرنی ہے. اور ابھی میں سیدھا مجلس میں پہنچ رہا ہوں نواپور سے، وہاں ہمارے جامعہ بار احسان کے بہت محسن اور ٹرسٹی اور ذمہ دار، ان کا اچانک انتقال ہو گیا. جمعہ کے دن تو میں مدرسے میں تھا، تو مدرسے کے ایک مسئلے میں میرے ساتھ 3-4 گھنٹے بیٹھے، وکیلوں کے ساتھ بات چیت کی. کل رات بھی ایک میٹنگ میں تھے، صبح میں ان کا فجر کی نماز بھی پڑھی باجماعت مسجد میں، اچانک انتقال ہو گئے. ان کے لیے بھی دعائیں مغفرت کریں گے. سبحانك اللهم وبحمدك وتبارك اسمك وتعالى جدك ولا اله غيرك. اللهم صل على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد صلاة تنجينا بها من جميع الأحوال والآمال، وتقضي لنا بها جميع الآزار، وتطهرنا بها من جميع السيئات، وتوفنا بها عند أعلى الدرجات، وتبلغنا بها أقصر الغايات من جميع الخيرات في الحياة وبعد الممات، إنك على كل شيء قدير. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. اللهم اغفر أمة سيدنا محمد صلى الله عليه وسلم، اللهم ارحم أمة سيدنا محمد صلى الله عليه وسلم، اللهم تجاوز أمة سيدنا محمد صلى الله عليه وسلم، اللهم اصلح شان أمة سيدنا محمد صلى الله عليه وسلم، اللهم اغفر لنا وللمؤمنين والمؤمنات والمسلمين والمسلمات الأحياء منهم والأموات، إنك سميع قريب مجيب للدعوات. ربنا اغفر لنا ولإخواننا الذين سبقونا بالإيمان ولا تجعل في قلوبنا غلا للذين آمنوا ربنا إنك رؤوف رحيم. ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. اللهم استر عوراتنا وآمن روعاتنا، اللهم استر عوراتنا وآمن روعاتنا، اللهم استر عوراتنا وآمن روعاتنا. اے اللہ تو ہمارے گناہوں کو معاف کرنا، ہمارے خواہوں سے درگزر کرنا، تیری داد اور مرضی والی زندگی نصیب کرنا. حضرت نبی کریم صلی اللہ علیہ وسلم سے ہمیں کامل محبت اور عشق عطا فرما، اتباع سنت والی پاکیزہ زندگی عطا فرما. اے اللہ تمام اہل ایمان کی جان مال عزت آبرو کی حفاظت فرما، امن و امان عافیت نصیب فرما، ہر قسم کی تکلیف دینے والی چیزوں سے حفاظت فرما، تمام بیماروں کو شفا عطا فرما، جو جس مصیبت میں ہے اس سے ان کو نجات عطا فرما. ہمارے تمام مدارس عربیہ، مساجد، خانقاہ، مکاتب، دینی کام اور کام کرنے والوں کی حفاظت فرما. اے اللہ معلمین متعلمین کی حفاظت کرنا. اے اللہ حضرت مولانا محمد ایوب صاحب کی مکمل مغفرت کرنا، ان کی قبر کو نور سے منور فرما، ان کی سیئات سے درگزر فرما، ان کی حسنات کو قبول فرما. اے اللہ جناب حاجی عبدالصمد صاحب کی مغفرت فرما، ان کی قبر کو نور سے منور فرما، ان کے درجات کو بلند فرما. اے اللہ ہم سب کی عمر میں برکت عطا فرما، اپنے اپنے وقت پر ایمان پر حسن خاتمہ عطا فرمائے، جو کینسر کے مریض ہیں ان کو بھی شفا عطا فرمائے، جو جس بیماری میں ہے ان کو شفا عطا فرمائے، تمام حاجیوں کو حج مبرور عطا فرمائے، زیارت مقبول عطا فرمائے، ہم سب کو زندگی میں بار بار مکہ مدینہ کی حاضری نصیب فرمائے، حلال برکت والی روزی روٹی عطا فرمائے، جو بے گھر ہے ان کو گھر عطا فرمائے، بے سہاروں کو سہارا عطا فرمائے، اجڑوں ہوئوں کو آباد فرمائے، مقروضوں کے قرضوں کی ادائیگی کی شکل پیدا فرمائے، اے اللہ کاروبار جن کے ٹھپ ہے یا سست اور کمزور ہو گئے، اے اللہ کے کرم سے تمام اہل ایمان کے کاروبار میں برکت اور وسعت عطا فرما، مندی کے ماحول کو ختم فرما دے اور عافیت سہولت نصیب فرما دے، ہماری جائز مرادوں کو پورا فرما دے، نبی کریم صلی اللہ علیہ وسلم نے جتنی بھلائیاں مانگی بتلائی ہمیں اور پوری امت کو عطا فرما، نبی کریم صلی اللہ علیہ وسلم نے جن شریر سے پانا چاہیے ہماری اور پوری امت کی حفاظت فرما، صلی اللہ علیہ وسلم علی سیدنا مولانا محمد وعلى آله وأصحابه أجمعين، سبحان ربك رب العزة عما يصفون، وسلام على المرسلين، والحمد لله رب العالمين.